तो खाए उस्तै नै लाए आखिरी मन हाम्रो चोट पाए सम्बन्धै तोडियो जुनी जुनी को लागि जाँदै निजे गरे नि उनकै लागि गरियो आखिरीमा टाढा भए सधैँ उनीको लागि उस्तै नै लाए आखिरीमा नराम्रो चोट पाए सम्बन्धै तोडियो जुनी जुनीको लागि जाँदै निज गरे नि उनकै लागि गरियो आखिरीमा टाढा भए सधैँ उनीको लागि आखिरीमा टाढा भए सधैँ उनीको लागि नहीं गरिलो आखिरमा टाढा भए सधैँ होलीको लागि हाम्रै छ भनेर दुबै जाना दुई किनार भनेर सम्बन्धै तोडियो झुनी झुनीको लागि तर्सिन्छ तस्बिर हेर्छु झन सुबर्सिन्छ सम्बन्धै तोडियो झुनी झुनीको लागि जागैनी जे गरेनी उनकै लागि गरियो आखिरमा टाढा भए सधैँ होलीको लागि।